त्यसले चाहिँ त्यो वित्तीय आर्थिक अवस्था मौद्रिक अवस्थाको स्थितिलाई झल्काउने भएको भएर यसलाई चाहिँ इकोनोमिक हरोस्कोप भनेर पनि भनिन्छ, अथवा यसलाई समाजको वित्तीय ऐना पनि भनिन्छ, है फिस्कल मिरर अफ द सोसाइटी भनेर पनि भन्ने चलन छ। बजेट भनेको चाहिँ त्यो हो। अब यो बजेटको के हो भन्ने बुझ्नलाई मैले विशेषता लेखेको छु। बजेट सरकारको निश्चित अवधिको वित्तीय योजना हो, अनि यसमा चाहिँ गत आर्थिक वर्षको आमदानी तथा खर्चको मूल्याङ्कनको आधारमा आगामी आर्थिक वर्षमा गरिने खर्च र त्यसको आमदानीको अनुमानित विवरण, यसको विवरण अनुमानित मात्रै हुन्छ, समेटिएको हुन्छ। त्यसपछि गएर यो बजेटमा विगतको अनुभव र तथ्याङ्कका आधारमा भावी योजनाहरू अगाडि सारिन्छ, पास्ट एक्सपिरियन्सेस एन्ड डेटा अचिभमेन्टका आधारमा भावी योजनाहरू। बजेटले सरकारलाई सामाजिक तथा आर्थिक नीतिहरूलाई मार्गदर्शन गर्छ, सरकारका सामाजिक आर्थिक नीतिलाई बजेटले मार्गदर्शन गर्छ, अनि त्यसलाई मटेरियलाइज गर्छ। अनि बजेट सरकारी कार्यहरूको विस्तृत योजना हो जसले सरकारका सम्पूर्ण अङ्गलाई कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका होइन यो सबै अङ्गलाई समेटेको हुन्छ। त्यस्तै बजेटलाई यसको औचित्य र वैधानिकता स्थापित गर्न विधायिकाद्वारा अनुमोदन गरिएको छ। बजेट मस्ट बी एप्रुभ बाई द पार्लियामेन्ट है टु मेक इट लेजिटिमेट। एप्रुभ नगरिकन खर्च बजेट खर्च गर्न पाइँदैन। बजेटमा उल्लेख गरिएका रकम चाहिँ अनुमानित हुनेहरू, र बजेट एक आर्थिक वर्षका लागि हुने भए पनि यसको तर्जुमा देशमा सञ्चालित लामो अवधिका नीति योजनालाई आधार मानेर खर्च एक आर्थिक वर्षका लागि दीर्घकालीन योजनाहरूका आधारमा यसको तर्जुमा गरिएको हुन्छ। प्रत्येक बजेटमा सरकारले आफ्ना निश्चित उद्देश्यहरूलाई प्राथमिकताका साथ समावेश गरेको हुन्छ। कहिलेकाहीँ सार्वजनिक खर्चमा आकस्मिक वृद्धि गर्नु वृद्धि भयो वा अनपेक्षित खर्च गर्नु पर्यो वा विशेष परिस्थिति सिर्जना गरियो भने भयो भने बजेट बिचमा के हुनसक्छ त भन्दाखेरि संशोधन पनि हुनसक्छ। एकचोटि एप्रुभ भएपछि वर्षभरि त्यही हुनुपर्छ भन्ने छैन, विशेष परिस्थितिमा संशोधन पनि हुनसक्छ। यी चाहिँ विशेषताहरू हुन्। अब यहाँ मान्यता उद्देश्य त अघि आर्थिक घुसकै उद्देश्य बजेटका अङ्गमा चाहिँ सार्वजनिक खर्च, सार्वजनिक आय र सार्वजनिक खर्च, सार्वजनिक आय गरी दुईटा मेजर हुन्छ। यहाँ किन पहिला खर्च भन्दा के काम गरिन्छ भन्छ पहिला राज्य खर्च पहिला राज्य फ्यामिली बजेटमा चाहिँ पहिला के अरे बजेट आय हिसाब गरेर खर्च गरिन्छ त्यो अनुसार। यसमा के अरे राज्यको बजेटमा चाहिँ कामका लागि पछि बजेट खोजिने भएकोले पहिला चाहिँ के काम गर्ने भनेर सार्वजनिक खर्चको लेखाजोखा गरिन्छ। अनि त्यो सार्वजनिक खर्चमा साधारण विकास खर्च साधारण चाहिँ प्रेडिक्टेबल हुन्छ, डेली डे यति कर्मचारी हुन्छन्, यति कार्यालय, यति इन्धन, यति यो तलब भत्ता सुविधा यो भनेर प्रेडिक्टेबल हुने हो। अब अनि विकास खर्च चाहिँ कामले डिटरमाइन गर्छ के काम गर्नलाई। सार्वजनिक आयमा चाहिँ कर राजस्व त्यो पनि अनि गरिका राजस्व भनेको प्रशासनिक आय, यो दण्ड जरिवाना शुल्क आदि, अनुदान उपात, मेट लगानी बापतको प्रतिफल, लाभांश, मुनाफा, सम्पत्ति बिक्री, भाडाबाट प्राप्त आय आदि यो गरिका राजस्व यिनीहरू चाहिँ सार्वजनिक आय अन्तर्गत पर्छन्। अब बजेटमा कहिले काहीँ धेरै यो सरकार कक्षाको बच्चाले सोसल स्टडीमा पढ्ने जस्तो तर जातमा आउनुपर्छ। बजेटलाई क्लासिफाई गर्दाखेरि वर्गीकरण गर्दाखेरि सन्तुलित र असन्तुलित बजेट भनेर गर्न सकिन्छ। ब्यालेन्स बजेट र इम्ब्यालेन्स बजेट, ब्यालेन्स भनेको खर्च र आमदानी बराबर भएको ब्यालेन्स भनेको। असन्तुलित दुई किसिमको हुन्छ, सरप्लस र डेफिसिट बजेटिङ दुई किसिमको हुन्छ। सरप्लस भनेको खर्च भन्दा आमदानी बढी भने सरप्लस हुन्छ, डेफिसिट चाहिँ आमदानी भन्दा खर्च बढी भने चाहिँ डेफिसिट हुन्छ। स्टेटको बजेट सामान्यतया के हुन्छ डेफिसिट हुन्छ, डेभलपिङ कन्ट्रीमा त डेफिसिट हुनै पर्छ किनभने धेरै खर्च गरेर उनको विकास गर्नुपर्ने हुन्छ। डेफिसिट बजेटको दुर्गुण भनेको मूल्य वृद्धि गराउँछ होइन, तर अब स्वस्थ स्तरको मूल्य वृद्धि र स्वस्थ स्तरको डेफिसिट बजेटिङ विकासशील मुलुकको लागि आवश्यक हुन्छ। त्यसरी सन्तुलित बराबर भएको असन्तुलित आइदर डेफिसिट हो सर्प्लस भनेको पारिवारिक बजेट सन्तुलित हुनुपर्छ अथवा सर्प्लस भएको राम्रो होइन, अनि स्टेट बजेट चाहिँ डेफिसिट स्वस्थ स्तरको डेफिसिट हुनु ठिकै हो। अर्को साधारण विकास भनेको प्रतिफल नआउने गरिकन डे टु डे रिकरेन्ट एक्सपेन्डिचर चाहिँ साधारण हो भने डेभलपमेन्ट पर्पजले रिटर्नेबल प्रफिटेबल प्रफिट नभनौँ त्यसबाट बेनिफिट हुने खालको ग्रोथ हुने खालको प्रोडक्टिभ सेक्टर हुने चाहिँ विकास भयो। अर्को संसदीय कार्यकारी भनेको त्यो चाहिँ एकदम रेयर अभ्यास हुन्छ, कतिपय कार्यकारी बजेट बजेट प्राय कार्यकारी नै हुन्छ, मन्त्रीपरिषदले पेस गर्ने सरकारको बजेट दशालाई जस्तै पास हुन्छ, छलफल हुन्छ, एक रुपियाँ घटाइयो, शून्य बनाइयो भन्ने प्रस्तावहरू आउँछन् होइन, तर त्यो केही पनि संशोधन हुँदैन, जस्तो हो त्यस्तै पास हुन्छ बजेट, किनभने कार्यकारी बजेट भएकोले काहीँ काहीँ चाहिँ संसदीय बजेट छ भने चाहिँ संसदले त्यसलाई फेर बदल तह घर सबै गर्न सक्छ भने त्यसलाई संसदीय बजेटको त्यो रेयर त्यस्तो प्र्याक्टिस छ होइन। अनि तपाईँ लाइन आइटम बजेट भनेको शीर्षक अनुसार कति शीर्षकमा कति खर्च गरिने हो भनेर छुट्याउने बजेटलाई लाइन आइटम बजेट भन्नु हुन्छ, धेरै लाइन आइटम बजेटिङै हुन्छ अरे त्यसको, किनभने यो अकाउन्ट राख्न गर्न त्यसको खर्चलाई बुझ्न सबै गर्नलाई सजिलो हुन्छ, त्यसैले लाइन आइटम बजेटिङ भनेको उद्देश्यमूलक बजेट भनेको के उद्देश्यले कुन शीर्षकको कति खर्च गर्ने भनेर बजेट नियोजन गरिएको हुन्छ। यसमा कार्यक्रम भनेको प्रोग्राम बेस्ड बजेटिङ गर्ने, अब यो चाहिँ प्रयोग भएर त्यति धेरै सफल नभएको, तर अहिले पनि हामी प्रोग्राम बजेटिङ जेरो बजेटिङ भन्छौँ, तर त्यति धेरै प्र्याक्टिकल त छैन। योजना र कार्यक्रमका आधारमा निर्धारित लक्ष्य प्राप्त गर्ने किसिमले बजेट नियोजन गरिन्छ भने त्यसलाई प्रोग्राम बजेटिङ भनेर भनिन्छ। इन्क्रिमेन्टल भनेको चाहिँ गत वर्ष यति दस पर्सेन्ट बढाएर अहिले बनाउनु भनेर चाहिँ राजिकल नगर्ने यो पहिलेकै निरन्तरता दिने र निश्चित औसतमा वृद्धि गर्ने खालको बजेट हुने हाम्रो प्रत्येक वर्ष सिलिङ तोक्दाखेरि गत वर्षभन्दा 11.6 कि कति प्रतिशतले वृद्धि गरेर बनाउने भनेर टोटल साइज अफ रिसोर्सेस प्रोजेक्सन गर्छ, अनि गत वर्षको तुलनामा यति बढ्यो त्यसले सबैले यतिभन्दा बढी बनाउन पाइँदैन भनेर दिएको हुन्छ होइन। शून्यमा आधारित पनि गत वर्ष सञ्चालनमा रहेका सबै आयोजनालाई जिरो मान्ने, यसपालि फेरि एसएस गर्दाखेरि त्यो आयोजना आवश्यक लाग्यो भने बजेटिङ गर्ने, नभए मेन पोहोरको लागि क्रमागत भनेर बजेटिङ गरेर आउनु पर्दैन भने यो ऱ्याडिकल हो, यो प्रयोगमा ल्याउन सकिँदैन। यस्ता खालका किसिमहरू हुन्छन् बजेटका, जहाँ तपाईँहरूको बजेट चक्र भनेर आउनु सक्छ, यो भनेको नीति जस्तै निर्णय जस्तै हो, बजेट तर्जुमा बजेटको स्वीकृति अक्षिणारीकरण कुरालाई हामी बजेट चक्र भन्छौँ, अथवा तर्जुमा कार्यान्वयन र मूल्याङ्कन तिनवटा हो, योभित्र विभिन्न एक्टिभिटी पर्छ। बजेट तर्जुमा स्वीकृतिसम्म तर्जुमा हो, अनि स्वीकृत भइसकेपछि अर्थ सचिवले लेखा उत्तरदायी अधिकृतहरूलाई दिने अख्तियारी र लेखा उत्तरदायी अधिकृतले मात्रामा खर्च गर्ने अधिकारीलाई अख्तियारी दिन्छ, अनि अख्तियारी प्राप्त भएपछि खर्च गर्ने अधिकारीले श्रेष्ठता राखेर खर्च गर्छ भनेको लेखा राखेर खर्च गर्छ, अनि त्यसरी राखेको लेखा चाहिँ मान्य सिद्धान्त अनुरूप खर्च भएको छ कि छैन, नित्यता, कार्यकुशलता, प्रभावकारिता, औचित्यता, नियमितता होइन, हो त्यसरी खर्च भएको छ कि छैन भनेर आन्तरिक र बाह्य लेखा परीक्षण हुन्छ, र त्यो लेखा परीक्षणको प्रतिवेदन चाहिँ संसदमा लेखा परीक्षकले राष्ट्रपति मार्फत पेश गरे आउँछ, त्यहाँ छलफल हुन्छ। अब नेपालमा बजेट तर्जुमा कसरी हुन्छ भन्ने त्यो सम्भावित क्वेसन हो, त्यहाँ मान्छु बजेट निर्माण प्रक्रिया सबै तर्जुमा कार्यान्वयन सबै मूल्याङ्कनसम्मै छ, यहाँ तर्जुमामा चाहिँ सबभन्दा पहिला वृहत आर्थिक ढाँचा निर्धारण हुन्छ, र अर्थ मन्त्रालयले वृहत आर्थिक ढाँचा म्याक्रो इकोनोमिक फ्रेमवर्क बनाउँछ, र त्यसपछि साधन र खर्चको प्रारम्भिक अनुमान गर्छ, रिसोर्स प्रोजेक्सन गर्ने हो, स्रोत अनुमान गरिन्छ स्रोत कमिटीले, क्षेत्रगत सीमाङ्क निर्धारण, त्यसपछि रिसोर्स प्रोजेक्सन गरिसकेपछि कृषिमा यति, स्वास्थ्यमा यति, शिक्षामा यति भएर ब्रोडर क्षेत्रगत सीमा निर्धारण हुन्छ, र मन्त्रालयहरूलाई सीमा र मार्गदर्शन प्रदान गरिन्छ, सीमा भनेको तिम्रो सिलिङ यति हो, मार्गदर्शन यसरी यसरी बनाऊ है बजेट भनेर दिइन्छ, अनि त्यसपछि मार्फतका कार्यालयलाई चाहिँ सीमा र मार्गदर्शन परिपत्र गर्छ मन्त्रालयले आफ्नो मार्फतका कार्यालयहरूलाई, यदि सीमाको बजेट तिमीलाई त्योभित्र रहेर यो तरिकाले बजेट बनाएर पेस गर, मन्त्रालयको रूपमा बजेट तर्जुमा सबै निकायहरूले ल्याएपछि मन्त्रालयमा बजेट कम्पाइल हुन्छ, मन्त्रालयमा छलफल हुन्छ, एउटा मन्त्रालयको सिङ्गो बन्छ बजेट, अनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा प्रस्ताव पठाउँछन्, मन्त्रालयले एउटा राष्ट्रिय योजना आयोगमा पठाउँछ, एउटा एक कपी अर्थ मन्त्रालयमा, त्यसपछि राष्ट्रिय योजना आयोगमा नीतिगत छलफल हुन्छ, नीति योजनासँग मिलेर बजेट बनाएको छ कि छैन, त्यही प्राथमिकता रणनीति अनुसार छ कि छैन भनेर राष्ट्रिय योजना आयोगमा नीतिगत हुन्छ, अर्थ मन्त्रालयमा चाहिँ विस्तृत छलफल हुन्छ, खासै डिटेल छलफल हुन्छ, अङ्ककै कम घट यो त्यो भनेर, अनि त्यसरी छलफल टुङ्गिएपछि अर्थ मन्त्रालयद्वारा बजेटको मस्यौदा ड्राफ्ट गर्छ, बजेट भाषण बजेटको मस्यौदा, र संसदमा पेस छलफल र स्वीकृति अब त्यसको के हुन्छ, संसदमा अर्थमन्त्रीले जेठ 15 गते के गर्छ बजेट प्रस्तुत गर्छ, अनि त्यसमा छलफल हुन्छ, अनि छलफल हुन्छ स्वीकृति हुन्छ। यो तर्जुमा हो, अब कार्यान्वयन चाहिँ कसरी हुन्छ त, तर्जुमा भइसकेको बजेट हुन्छ, सबभन्दा पहिला अख्तियारी र मार्गदर्शन प्रदान गरिन्छ, संसदले पास गर्ने बित्तिकै त्यो स्वत आपसमा अख्तियार जान्छ अर्थ सचिवमा, अनि अर्थ सचिवले लेखा उत्तरदायी अधिकृतहरूलाई दिन्छ भनेको सचिवहरूलाई, विषयगत मन्त्रालयका सचिवहरूलाई, र लेखा उत्तरदायी अधिकृत यानि कि सचिवले महातत्का कार्यालय प्रमुखलाई खर्च गर्ने अधिकारीलाई अख्तियार दिन्छ। र यो कार्यक्रम स्वीकृति भन्ने अहिले हुँदैन, यसलाई तपाईँले आफ्नो आफ्नो नोटमा के बनाउनु भने यो चाहिँ यो स्वीकृत भएको बजेट एलएमडिआइएसमा इन्ट्री हुन्छ, कार्यक्रम स्वीकृतिको ठाउँमा चाहिँ एलएमडिआइएस इन्ट्री हुन्छ होइन, त्यो एलएमडिआइएस बमोजिम चाहिँ खर्च हुन्छ, लाइन आइटम बजेटरी सिस्टम, लाइन मिनिस्टेरियल बजेटरी सिस्टम भन्छ कि, यो विषयगत मन्त्रालयको बजेट चाहिँ पहिला कार्यक्रम स्वीकृत हुन्थ्यो, अहिले चाहिँ के हुन्छ त्यो एलएमडिआइएसमा इन्ट्री गरेपछि त्यही कार्यक्रम हो, छुट्टै स्वीकृत गरेर राख्नु पर्दैन। अनि त्यो एलएमडिआइएस बमोजिम अब खर्चमा जान्छ, र पहिलो चौमासिकमा स्वीकृत कार्यक्रमका आधारमा र दोस्रो चौमासिकमा स्वीकृत भनेको एलएमडिआइएसको विवरणका आधारमा पहिलो चौमासिकमा र दोस्रो चौमासिकमा कार्य सम्पादन प्रगतिको आधारमा कसले निकालेर बजेट निकासा हुन्छ, र विद्यमान आर्थिक प्रशासन ऐन नियम अथवा खास गरी सार्वजनिक खरिद ऐन नियम बमोजिम खर्च गर्नुपर्छ नियमितताको सिद्धान्त अनुसार, र खर्चको नियमअनुसार लेखा पालन अथवा लेखा राख्नुपर्छ, यो चाहिँ कार्यान्वयनको बेलामा हो भने। अर्को अनुमोदन मूल्याङ्कनमा चाहिँ नगद व्यवस्थापन भनेको क्यास म्यानेजमेन्ट गर्ने कुरा, कहाँ कति बेला भुक्तानी दिन कुन कुन ठाउँमा कति पैसा लानुपर्छ, यो सबै नगद व्यवस्थापन छ। प्रगतिको अनुगमन तालुक निकाय तेस्रो पक्षीय प्रधान त्रिमन्त्री परिषद कार्यालय राष्ट्रिय योजना आयोग अर्थ मन्त्रालय यिनीहरूले प्रोग्रेसको के गर्ने भए मोनिटरिङ गर्ने भए प्रगतिको अनुगमन गर्ने भए, अनि त्यसको चौमासिक मूल्याङ्कन हुने भयो यो मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति र राष्ट्रिय विकास समस्या समाधान समिति एनड्याक एनड्याकमा चौमासिक मूल्याङ्कन र वार्षिक मूल्याङ्कन हुन्छ, आर्थिक सर्वेक्षण अर्थ मन्त्रालय यिनीहरूले वार्षिक मूल्याङ्कन गर्छ बजेटको। यो चाहिँ अनुगमन मूल्याङ्कन भयो भने लेखा परीक्षण भनेको र प्रतिवेदन भनेको चाहिँ एउटा आन्तरिक लेखा परीक्षण गर्नुपर्छ, लेखा ठिकसँग राखेको छ, खर्च उचित मान्यताको आधारमा भएको छ भन्ने कुरामा कन्फिडेन्ट हुनलाई र अन्तिम लेखा परीक्षणलाई श्रेष्ठ दुरुस्त अवस्थामा राख्नका निमित्त आन्तरिक लेखा परीक्षण, अर्को चाहिँ महालेखा परीक्षकले तोकेको स्वच्छ निष्पक्ष इन्डिपेन्डेन्ट अडिटर मार्फत अन्तिम लेखा परीक्षण गराउने र त्यो लेखा परीक्षणको प्रतिवेदन चाहिँ राष्ट्रपति मार्फत संसदमा पेस गर्ने, यसरी यो बजेट साइकलमा तर्जुमा कार्यान्वयन मूल्याङ्कन र लेखा परीक्षण यसरी हुन्छ चारवटा स्टेपमा होइन। पैसा जस्तो तपाईँले राष्ट्र ब्याङ्कले जुन जुन ठाउँमा जति भुक्तानी दिनुपर्नेछ त्यो अनुसार नगद पुर्याउने व्यवस्था गर्ने होइन, त्यसलाई नगद व्यवस्थापन। अब नेपालमा बजेट व्यवस्थापनका समस्या के छन् भन्यो भने दीर्घकालीन स्रोत दृष्टिकोण र उद्देश्यको अभाव छ बजेटमा, यसको पनि प्लान के जस्तो प्रत्येक वर्ष हुन्छ अब्जेक्टिभमा, हाम्रो लाइन आइटम वर्गीकरण र इन्क्रिमेन्टल पद्धति अनि परम्परागत तर्जुमा प्रक्रिया छ, हामीले यसलाई कार्यक्रममा आधारित अनि त्यसपछि आवश्यकतामा आधारित नयाँ बजेट नबनाइकन इन्क्रिमेन्टल्ली गर्ने र ट्रेडिसनल वेबाट बजेट बनाउँछौँ, सूचना प्रणालीको अभावमा हामीले यथार्थपरक बजेट बनाउन सकिरहेका छैनौँ, दीर्घकालीन नीति योजना र वार्षिक बजेटका बिचमा सङ्गति छैन, टाई अप छैन, त्यो समस्या छ, परम्परागत श्रेष्ठ पालन र लेखा परीक्षण प्रणालीको विद्यमान अवस्था छ, अनि सुदृढ सङ्गठन संरचना प्रभावकारी समन्वय संयन्त्र छैन, आयोजनाहरूको प्राथमिकीकरण चाहिँ औचित्यका आधारमा हुँदैन, मनगणन्त ढङ्गले एडहोक तरिकाले हुन्छ, यसै कार्यक्रमका आधारमा बजेट नियोजन हुनुपर्नेमा पहिला के गरिन्छ पूर्व निर्धारित सिलिङभित्र कार्यक्रम तर्जुमा गर्नुपर्ने गरी भनिन्छ, यदि पैसा छ कार्यक्रम बनाऊ भनिन्छ, पहिला कार्यक्रम खुलेर बनाएर अनि त्यसलाई बजेट व्यवस्था हुनुपर्थ्यो, उल्टो छ होइन, साता निर्भर आयोजनाहरू छन् र ती आयोजनाको व्यवस्थापन पनि राम्रो छैन, धेरै जसो पैसा चाहिँ हाम्रो बजेटको 1/3 चाहिँ 30% हारिमा चाहिँ फरेन एड अनि विकास बजेटको त 60% 70% फरेन एड, त्यसले गर्दाखेरि पनि बजेट प्रभावकारी हुन सकेका छैन। बजेट नियोजनमा राजनीतिक स्वार्थ हावी हुन्छ, यो प्रशासनिक र व्यावसायिक ढङ्गले मात्रै बजेट आउँदैन, कर्मचारी तन्त्रले लक गरेर बेलुका बुझाएर 12-1 बजे सुत्मा आएको भोलि भाषण सुत्दा के नयाँ आउँछ होइन, उनीहरूले आफू खुसी हालेका हुन्छन्, त्यसैले राजनीति हावी भएपछि कार्यान्वयन रोकिएको भन्दा पपुलिस्ट खालका कार्यक्रमहरू आउँछन्, अनि कमजोर आर्थिक उत्तरदायित्व र बढ्दो आर्थिक अनियमितता र अनुशासनहीनता छ, बेरोजगारी प्रत्येक वर्ष बढिराखेको छ, अत्याधुनिक प्रयोगको अनियमितता देखिरहनु भएको छ, अख्तियारी कार्यक्रम स्वीकृति बजेट विकास प्रक्रिया झन्झटिलो छ, कार्यक्रम स्वीकृति झन्झटिलो छ भन्ने कुराहरू पनि यहाँ छ। यसरी हामीले चाहिँ यो अथोराइजेसन अधिकार दिने कुरा अथोराइजेसन यति गरेपछि अब हाम्रो के बाँकी रह्यो भने सक्यो कि क्या च्याप्टरै सक्यो ओके ल लेखा पहिला जान्छ अब त्यहाँ हामी प्रेस गरेर अलिअलि केही खाएर पनि आउनु होला क्यान्टिन खुलेर जान्छ